घाम लागे पनि पानी परे पनि फूल फुले पनि फूल झरे पनि तिम्रो सम्झना हर पल आइरहन्छ मलाई। कतै हावा चल्नु हुँदैन तिम्रो मायाले स्पर्श गरिरहन्छ मलाई। कतै दूर बस्तीमा बत्ती बल्नु हुँदैन तिम्रो छायाले रुवाउँछ मलाई। घाउ त तिम्रो अनुपस्थितिमा पो दुख्दो रहेछ, भागेर कता जानु। आकाश यही हो, धरती यही हो, बाटो यही हो। तिमीले न डोर्याएको बाटो त हिँड्न जानेकै छैन म। तिमीले चुमेका औँलाहरूमा काँडा बिझ्दा पनि पीडाको अनुभूति हुँदैन मलाई। किन यति दूर बस्तीमा आइपुग्दा पनि मलाई तिम्रो यादले पछ्याइरहन्छ छाया जस्तै। कतै टाढा टाढाका बस्तीहरूमा गएर एक्लै बसिरहँदा पनि किन तिम्रो सम्झनाले पिरोलिरहन्छ मलाई।